नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री कोइराला र चीनका उपप्रधानमन्त्री वाङ याङबीच भेटवार्ता। भेटमा कोइरालाद्वारा नेपाललाई आर्थिक सहयोग र लगानीका लागि आग्रह। सरकारले अबको 1 दशकलाई वन दशक घोषणा गर्ने वनमन्त्री आचार्यको भनाई। सरकारले गरेको रकमान्तर राम्रो कार्य नभए पनि संसदको काम कारवाही सुचारू गरिनुपर्ने एमाले नेता नेपालको धारणा। कङ्गोमा 300 भन्दा बढी कैदी जेल तोडेर भाग्दा 6 प्रहरीको स्यान गयो। 35 जना पक्राउ। श्रमपन्थी संगठन बोको हरामको हमलामा परि नाइजेरियाको 1 गाउँमा 45 जनाको मृत्यु। र अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज क्वालालम्पुर प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ प्रशिक्षणको लागि पोल्यान्ड जाने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइराला र चीनका उप प्रधानमन्त्री वाङ याङबीच आज बिहान भेटवार्ता भएको छ। कुनमिनको हैगन गार्डेन होटलमा उप प्रधानमन्त्री याङसँगको भेटमा दुवै नेताबीच दुई देशको सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ। भेटमा प्रधानमन्त्री कोइरालाले नेपाललाई आर्थिक सहयोग र लगानीका लागि आग्रह गर्नुभएको थियो। आज बिहान प्रधानमन्त्री कोइरालाले वानिङ लाङ्कन नदी किनारमा निर्मित जलविद्युत आयोजनाको अवलोकन समेत गर्नुभएको थियो। प्रधानमन्त्री कोइरालाले आज स्थानीय समय अनुसार दिउँसो करिब 2:30 बजे दोस्रो चीन दक्षिण एसिया प्रदर्शनीको नेपाल थिममा प्यालिभियनका उद्घाटन गर्नुहुनेछ। आजै प्रधानमन्त्री कोइरालाले प्रदर्शनी स्थलको 4, 5, र 6 प्यालिभियनको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै प्रधानमन्त्री कोइरालाले दिउँसो 3 बजे दोस्रो चीन दक्षिण एसिया प्रदर्शनीको समुद्घाटन समारोहमा सरिक हुनुहुनेछ। समुद्घाटन पछि प्रमुख वक्ताका रूपमा समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री कोइराला आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ। वनमन्त्री महेश आचार्यले सरकारले अबको 1 दशकलाई वन दशक घोषणा गर्ने बताउनु भएको छ। बुटवलमा प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले वन क्षेत्रको दिगो विकास र संरक्षणका लागि वन दशक घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो। चुरे क्षेत्रको संरक्षण गर्न सरकार कटिबद्ध रहेको बताउँदै उहाँले वन संरक्षणसँग सम्बन्धित कार्यक्रम ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसँग पनि आग्रह गर्नुभयो। उहाँले संसदमा सरकारलाई कुरानी राख्न नदी अवरुद्ध गरिरहनु राम्रो नभएको भन्दै आइतबारसम्म संसदको अवरोध हट्ने दावी गर्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल ए माओवादीबाट संसद अवरुद्ध पार्नु सही काम नभएको बताउनु भएको छ। सरकारले गरेको रकमान्तर राम्रो कार्य नभए पनि संसदको काम कारवाही सुचारू गरिनुपर्ने नेता नेपालको धारणा छ। सुनसरीको टरीमा आयोजित एमाले निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्न आज विराटनगर र विमानस्थल पुग्नुभएका पत्रकारले नेपालले प्रतिपक्षमा बसेर माओवादीले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो। संसद अवरुद्ध गर्नु ठिक भएन। संसदमा स्वच्छ वातावरण निर्माण गर्न प्रतिपक्षको भूमिका पनि स्वच्छ हुनु पर्यो। नेता नेपालले भन्नुभयो, सरकारले गरेको रकमान्तर राम्रो काम होइन, तर प्रतिपक्षले यसरी अघि बढ्दा संसदको काम कारवाही रोकिनु राम्रो होइन, नेता नेपालले भन्नुभयो। संविधान सभा अन्तर्गतको राजनैतिक सम्वादता सहमति समितिको बैठक सिंहदरबारमा सारी छ। एकीकृत माओवादी नेता डाक्टर बाबुराम भट्टराईले नेतृत्वको समितिले संविधान सभाबाट आएका विवादका विषयमा आजबाट छलफल सुरु गरेको छ। विगतको संविधान सभामा विवादित बनेको राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमाथि आज छलफल हुनेछ। उक्त प्रतिवेदनमा रहेको 18 वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य सैनिक तालिम दिने कि नदिने भन्ने विषयमा संविधान सभामा मतभेद भएपछि राजनैतिक सम्वादता सहमति समितिमा पठाइएको थियो। संविधान सभामा नेपाली कङ्ग्रेस र नेकपा एमालेका सभासदहरूले 18 वर्ष उमेर पुगेकालाई व्यावसायिक शिक्षा दिनुपर्ने र एकीकृत माओवादीले सैन्य तालिम दिनुपर्ने पक्षमा अडान राखेका छन्। नेकपा एमालेकी नेत्री सहना प्रधान अस्पताल भर्ना हुनुभएको छ। लामो समयदेखि अस्वस्थ रहेकी प्रधानलाई आज बल्खु स्थित वयोध्या अस्पताल भर्ना गरिएको एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो। लामो समयदेखि अस्वस्थ प्रधान थला परेको 1.5 वर्षभन्दा बढी भइसकेको छ। हिँडुल गर्न र बोल्न समेत नसक्ने अवस्थामा रहेकी प्रधानको रोग अझै पत्ता लागेको छैन। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी एवं शहीद गंगालाल की बुहारी प्रधान 2046 सालको जनआन्दोलनका सहकमान्डर हुनुहुन्छ। धादिङको जोगीमारोमा आज ट्रक दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको N5X741 नम्बरको ट्रकको गाडीका दुवैवटा टायर पड्किएर सडकबाट खस्ता चालक बारा रघुनाथपुर चालका विनोद शाह कलवार र सहचालकको ज्यान गएको हो। सहचालकको नाम खोल्न सकेको छैन। यस्तै काठमाडौँमा आज कालीमाटीमा आज बिहान पानी बोकेको ट्याङ्करको ठक्करबाट 1 जनाको ज्यान गएको छ। बल्कुबाट कालीमाटीतिर साँदै गरेको N9488 नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा साइकल चालक अर्घाची हंसपुर 48 वर्षका गणेश बेकको ज्यान गएको हो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जलवायु परिवर्तनको असर कम गर्नका लागि के गर्नु पर्ला? यस जनचेतना सम्बन्धी शिक्षा दिनुपर्दछ, विप्रदूषण रोक्नु पर्दछ, से स्थानीय स्तरबाट पहल गर्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगरिन मोगरिन 9 बिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासीबु टोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, अफ्रिकी मुलुक कङ्गोमा 300 भन्दा बढी कैदी जेल तोडेर भागेका छन्। कैदी भाग्ने क्रममा प्रहरीसहित 6 जनाको ज्यान गएको छ। पूर्वी सहर बुकाभुमा रहेको सेलमा कैदीहरूले जेल वार्डेनको हतियार खोसेर ढोका खोल्न लगाई भागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्थानीय प्रहरी अधिकारीका अनुसार भाग्नेको संख्या 301 रहेकोमा 35 जनालाई पक्राउ गरिएको छ। घटनाका बेला सेलमा 1600 जना कैदी रहेका थिए। यसअघि कङ्गोको कटाङ्गा प्रान्तमा रहेको सेलबाट सन् 2011 झन्डै 1000 जना कैदी भागेका थिए। संदिग्ध चरमपन्थी संगठन बोको हरामले नाइजेरियाको उत्तर पूर्वी सहर मेदुगुरी स्थित एक गाउँमा हमला गर्दा कम्तीमा 45 जनाको मृत्यु भएको छ। गाउँमा छिरेर गाउँलेहरूलाई उपदेश दिन आएको भन्दै बोको हरामले आक्रमण गरेको स्थानीयवासीले बताएका छन्। अधिकारीका अनुसार यस हप्ता मात्रै बोको हरामको आक्रमणबाट त्यहाँ 200 भन्दा बढी नागरिक मारिएका छन्। देशमा संकटकालको घोषणा भएपछि मेदुगुरी क्षेत्रमा यस हप्ता मात्रै आक्रमणका घटना भए नाइजेरियामा बोको हरामले 200 भन्दा बढी किशोरीहरूलाई अपहरण गरी बन्धक बनाएपछि त्यहाँ आक्रमणका घटना बढिरहेका छन्। बोको हरामले पश्चिमी शिक्षाको विरोध गर्दै 5 वर्ष अघि सशस्त्र युद्धको सुरुवात गरेको थियो। खेल समाचार, 15 मलेसियन मिलो खुल्ला मिलो खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन तीन पुरुष खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ। उक्त प्रतियोगितामा विशाल तामाङले 15 वर्ष मुनि एकलकाता र 52 केजी, नमराज गुरुङले 15 वर्ष मुनि एकलकाता र 57 केजी तथा शङ्कर भण्डारले सिनियर एकलकाता र 55 केजी तौलसुमोमा प्रतिस्पर्धा गर्नेछन्। तिनै खेलाडी बानियाटार स्थित पारामाउन्ट एकाडेमीमा अध्ययनरत छन्। साथै तिनै खेलाडीले गत वैशाखमा काठमाडौँमा भएको 5 अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगितामा स्वर्ण भारतमा गत वर्ष भएको 6 एसियाली खुल्ला अन्तर्राष्ट्रिय क्रान्तिमा कास्य पदक जितेका थिए। प्रशिक्षकमा सुमन तिमेल सिन्हा रहेका छन्। र नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ 2 महिना लामो प्रशिक्षणको लागि फिनल्यान्ड जाने भएका छन्। श्रेष्ठलाई फिनल्यान्डको प्रिमियर लिग क्लब ज्यागिल्लोना वाइलिस्टले प्रशिक्षणको लागि बोलाएको हो। क्लबले उपचारी पत्र पठाइसकेकोले केही दिनमा भिसा प्रक्रिया पूरा गरी फिनल्यान्ड जाने तयारी गरेको श्रेष्ठले बताउनुभयो। क्लबले उहाँको भिसा प्रक्रियामा सहयोग गर्न काठमाडौँको पोलिस कन्सुलेट कार्यालयलाई पत्र समेत पठाएको छ। क्लबले पठाएको पत्रमा श्रेष्ठको प्रशिक्षक जुलाई 1 तारिकदेखि सुरु हुने उल्लेख छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री कोइराला र सिन्का उप प्रधानमन्त्री वाङयाङ बीच भेटवार्ता। भेटमा कोइरालाद्वारा नेपाललाई आर्थिक सहयोग र लगानीका लागि आग्रह। सरकारले अबको 1 दशकलाई वन दशक घोषणा गर्ने वन मन्त्री आचार्यको भनाई। सरकारले गरेको रकमान्तर राम्रो कार्य नभए पनि संसदको काम कारवाही सुचारू गरिनुपर्ने एमाले नेता नेपालको धारणा। कङ्गोमा 300 भन्दा बढी कैदी जेल तोडेर भाग्दा 6 जना प्रहरीको स्यान गयो। 35 जना पक्राउ। श्रमपन्थी संगठन बोको हरामको हमलामा परि नाइसिराको 1 गाउँमा 45 जनाको मृत्यु। र अन्तर्राष्ट्रिय क्रान्ति च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज क्वालालम्पुर प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ प्रशिक्षणको लागि फिनल्यान्ड जाने। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा।